संतों का जलवानुमा जब हुसन तों का जलवानुमान वातारम क्या होगा जब हुसन का जलवानुमान वातारम क्या होगा वातारम क्या होगा। हर कोई बेदार है बिन देखे हर कोई फिदा है बिन देखे दीदारम क्या होगा दीदारम क्या होगा। जब हुसन का जलवानुमान वातारम क्या होगा। सरकार दो आलम के रुख पर अनवर का आलम क्या होगा वातारम क्या होगा। जब जुल्फ का जिक्र है कुरान में जब जुल्फ का जिक्र है कुरान में रुख सातारम क्या होगा रुख सातारम क्या होगा। मेराज की शब जब अल्लाह ने मेराज की शब जब अल्लाह ने महबूब को अपने बुलवाया महबूब को अपने बुलवाया। सोचो तो सही इन दोनों तो सही दोनों में गुप्तार कालम क्या होगा गुप्तार कालम क्या होगा। अबू बकर उमर उस्मान अली अबू बकर उमर उस्मान अली और सारे सहाबा दो जानो और सारे सहाबा दो जानो। जब बैठे होंगे मजलिस में जब बैठे होंगे मजलिस में दरबार तारम क्या हो क्या होगा। काई है जो कसमें कुरान काई है जो कसमें कुरान अस्हाब के दौड़ते गुणों अस्हाब के दौड़ते आपके दौड़ते घोड़ों की अस्हाब का जब ये आलम हो अस्हाब का जब ये आलम हो सरकार का आलम क्या होगा چاہے تو اشاروں سے اپنے چاہے تو اشاروں سے اپنے کایا ہی پلٹ دے دنیا کی کایا ہی پلٹ دے دنیا کی یہ شان ہے خدمت گاروں کی ہے شان ہے خدمت گاروں کی سردار کا عالم کیا ہوگا سردار کا عالم کیا ہوگا جب شمع رسالت روشن ہو جب شمع رسالت روشن ہو کیوں کر نہ جلے پر بنائے دل کیوں کر نہ جلے پر بنائے دل جب شمع رسالت روشن ہو کیوں کر نہ جلے پر بنائے دل جب رشک مسیحا آ جائے جب رشک مسیحا آ جائے بیمار کا عالم کیا ہوگا بیمار کا عالم کیا ہوگا جب رشک مسیحا آ جائے جب رشک مسیحا آ جائے بیمار کا عالم کیا ہوگا بیمار کا عالم کیا ہوگا اللہ علی سبحان اللہ اللہ علی سبحان اللہ کیا خوب ہے روزے کانت شاہ کیا خوب ہے روزے کانت شاہ محراب حرم کا جلیتا محراب حرم کا جلیتا مینار کا عالم کیا ہوگا مینار کا عالم کیا ہوگا مینار کا عالم کیا ہوگا کہتے ہیں عرب کے دروں پر کہتے ہیں عرب کے دروں پر انوار کی بارش ہوتی ہے انوار کی بارش ہوتی ہے ان جن جانے سے باقی نجم جانے سے باقی گلزار کا عالم کیا ہوگا گلزار کا عالم کیا ہوگا اے نجم جانے سے باقی گلزار کا عالم کیا ہوگا گلزار کا عالم کیا ہوگا جب حسن تھا ان کا جلوہ نما جب حسن تھا ان کا جلوہ نما انوار کا عالم کیا ہوگا انوار کا عالم کیا ہوگا ہر کوئی فدا ہے بندے کے ہر کوئی فدا ہے بندے کے دیدار کا عالم کیا ہوگا دیدار کا